नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। संविधान सभा अन्तर्गतका 5 समितिको सभापति चयनका लागि आज मतदान हुँदै व्यवस्थापिका संसदद्वारा सत्यनिरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक पारित गर्ने तयारी। पूर्व राजा ज्ञानेन्द्र शाह केही बेरमा चितवन आउँदै पूर्व राजा रानीको स्वागतका लागि पूर्वी चितवनको रत्नगरमा राष्ट्रवादी समूहद्वारा भव्य तयारी। भारतमा भएको चुनावी हिंसामा 6 जनाको मृत्यु घटनामा थुप्रै सुरक्षाकर्मी घाइते मृतकको संख्या बढ्न सक्ने आशंका। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज हैदराबाद र दिल्ली डेयर डेभिल्स तथा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। संविधान सभा अन्तर्गतका 5 समितिको सभापति चयनका लागि आज मतदान हुँदैछ। 4 समितिमा निर्विरोध चयन हुने भए पनि संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको सभापतिमा भने 2 जनाको मनोनयन परेको छ। संविधान सभाका प्रमुख दल नेपाली कंग्रेस एमाले र एकीकृत माओवादी बीच यसअघि भएको सहमति अनुसार नै हिजो उम्मेदवारी दर्ता भएको हो। संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको सभापतिमा ए माओवादी उपाध्यक्ष राम बच्चाई र खुम्बुवान राष्ट्रिय मोर्चा रामकुमार राईले उम्मेदवारी दर्ता गराएका छन्। यसै गरी संविधान मस्यौदा समितिमा नेपाली कंग्रेसका महामन्त्री कृष्ण सेटौलाको उम्मेदवारी परेको छ भने अभिलेख अध्ययन तथा निकुल समितिमा एमालेका विष्णु पौडेलको उम्मेदवारी परेको छ। संविधान सभाको क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समितिको सभापतिमा मधेसी जनअधिकार फोरम नेपालकी लक्ष्मी चौधरी र नागरिक सम्बन्ध समितिमा नेकपा संयुक्तकी प्रमिला राणाको उम्मेदवारी परेको छ। समिति सभापतिका लागि आज साँझ 5 बजे निर्वाचन हुनेछ। अघिल्लो संविधान सभामा 14 समिति रहेकोमा अहिले घटाएर 5 मात्रै बनाइएको छ। यसै विषय माओवादीका नेता बाबुराम बच्चाईले आज हुने निर्वाचनमा सबै राजनैतिक दलहरू र सदस्यको पूर्ण सहयोग र समर्थनका लागि आग्रह गर्नुभएको छ। उहाँले आफू समितिको सभापतिमा निर्वाचित भएमा संविधानका अहिलेसम्मका असहमति र सबै विषयमा सहमति कायम गरेर आगामी माघ 8 गतेसम्म नयाँ संविधान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। पूर्व राजा ज्ञानेन्द्र शाह आज चितवन आउँदै हुनुहुन्छ। विभिन्न जिल्लाका मठ मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्र जिल्लाका मठ मन्दिर र विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आउन लाग्नु भएको हो। पूर्व रानी कोमलका साथ राजेन्द्र ज्ञानेन्द्र आज सिमराबाट गाडीमा चितवन आउँदै हुनुहुन्छ। पूर्व राजा रानीको स्वागतका लागि पूर्वी चितवनको रत्नगरमा राष्ट्रवादी समूहले भव्य तयारी गरेको छ। उहाँलाई रत्नगरको सोह्रा चोकमा पूर्वी चितवन राष्ट्रवादी समूहले भव्य रूपमा स्वागत गर्ने तयारी गरिएको समूहका जिल्ला सह संयोजक बच्चाईले जानकारी दिनुभयो। पूर्व राजाको स्वागतका लागि पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर क्षेत्रमा 2 स्वागत गेट पनि निर्माण गरिएको छ। रत्नगरको सौराचोकमा स्वागत गरेपछि रत्नगरको निपनीमा रहेको हरियर मन्दिर र पदमपुरको कमलचोकमा रहेको बौद्ध गुम्बामा पूजा अर्चना गर्ने कार्यक्रम रहेको बच्चाईले जानकारी दिनुभयो। आज नै जुटपानीको तुलाराम चोकमा जनतासँग भेटघाट गर्ने कार्यक्रम तय रहेको उहाँले बताउनुभयो। पूर्वी चितवनको कार्यक्रम सकेपछि आज नानगढको सेन्ट्रल फार्म होटलमा बास बस्ने पूर्व राजा ज्ञानेन्द्र शाहले भोलि नानगढ स्थित नारायणी कला मन्दिरमा पृथ्वी नारायण शाह स्मृति प्रतिष्ठाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने र नानगढ स्थित पशुपतिनाथ गौरीश्वर मन्दिरमा पूजा अर्चना गरी पुलचोकसम्म पैदल यात्रा गर्ने पूर्वी चितवन राष्ट्रवादी समूहका संयोजक बलराम खनालले जानकारी दिनुभयो। पूर्व राजाको जिल्ला भ्रमण तय भएपछि जिल्ला प्रहरीकाले चितवनले पनि सुरक्षा व्यवस्था कडा पारेको छ। पूर्व राजा ज्ञानेन्द्रका संवाद सचिव फडीराज पाठकले उहाँको जिल्ला भ्रमण विशुद्ध धार्मिक र जनताको अवस्था बुझ्न रहेको जानकारी दिनुभएको छ। पूर्व राजासँगै जिल्ला भ्रमणमा रहेका पाठकले जनतासँगको भेटघाटका क्रममा राजाको सद्भाव राख्ने र चाहनामा वृद्धि भएको आफूले पाएको जानकारी दिनुभयो। राज संस्थाको अन्त्यपछि पहिलो पटक चितवन आउन लाग्नुभएका शाहको धार्मिक स्थलको अवलोकन भने पनि जनतासँग जनसम्पर्क बढाउन आउन लागेको बुझिएको छ। व्यवस्थापिका संसदले आज सत्य निरूपण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक पारित गर्ने तयारी गरेको छ। प्रमुख तीन दलका नेताहरूका तर्फबाट परेको संशोधन प्रस्तावसहित करिब दुई दर्शन बुदामा संशोधन परेको छ। आज संशोधन प्रस्तावलाई निर्णार्थ पेश गरेर विधेयकलाई अन्तिम टुङ्गोमा पुर्याउने भएको छ। कङ्ग्रेस, एमाले र माओवादीका तर्फबाट बुधबार बेलुका संशोधन प्रस्ताव परेको छ भने साना दलका नेताहरूले पनि संशोधन प्रस्ताव दर्ता गराएका छन्। बिहान 11 बजेपछि बस्ने आशाको व्यवस्थापिका संसदको बैठकमा शान्ति मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका कानून मन्त्री नरहरी आचार्यले विधेयकलाई निर्णार्थ पेश गर्ने सम्भावित कार्यसूची तयार भएको छ। मन्त्री परिषद बैठक आज बस्ने भएको छ। दिउँसो 1 बजे बस्ने बैठकले चालु अधिवेशनलाई अन्त्य गर्ने वा सम्वाद संसद बैठक केही दिन स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ। चालु अधिवेशनलाई अन्त्य गरी केही दिनपछि वर्षीय अधिवेशन आह्वान गर्ने सरकारको तयारी छ। वर्षीय अधिवेशनलाई बजेट अधिवेशन पनि भनिन्छ। बजेट अधिवेशनमै प्री बजेट छलफल पनि हुने प्रावधान रहेको छ। संसद सचिवालयमा सरकारका तर्फबाट कुनै विधेयक दर्ता नभएपछि अधिवेशन अन्त्यको तयारी भएको स्रोतको भनाइ छ। दुर्घटनामा दुईजनाको ज्यान गएको विषयलाई लिएर तनहुँमा स्थानीय बासिन्दाले आज बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध पारेका छन्। तनहुँ कोत्रेको सिद्धेश्वरी क्रसर औद्योगको स्टाभेटरले मोटरसाइकललाई ठक्कर दिँदा बिहिबार दुई दाजुभाइको ज्यान गएपछि आफन्त र स्थानीय बासिन्दाले विरोधमा राजमार्ग अवरुद्ध पारेका हुन्। राजमार्ग बन्द हुँदा विभिन्न ठाउँबाट पोखरा जानेर आउने सवारी साधन चलेका छैनन्। क्रसरको G1/18-19 नम्बरको स्काभेटरले बिहिबार साँझ G4/6-3/4-3 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकै घरका दाजुभाइ दुलीगौडा नौका 26 वर्षका राजन रुचिल र 23 वर्षका मिलन रुचिको ज्यान गएको थियो। दुर्घटनापछि कर्सर औद्योगले नक्कली चालक खडा गरेको मृतकका आफन्त र स्थानीय बासिन्दाले आरोप लगाएका छन्। दुर्घटना लगत्तै बिहिबार समेत तीन घण्टा अवरुद्ध बनेको पृथ्वी राजमार्ग साँझ 7 बजे मात्र सञ्चालन अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, एमालेभित्र आगामी नेतृत्वका लागि देखिएको विवादप्रति तपाईँ के भन्नुहुन्छ? ए लोकतान्त्रिक पद्धति, बी अस्वस्थ प्रतिस्पर्धा, सी सामान्य प्रक्रिया। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मग्लेन, मग्लेन ओबिसी काठमाडौँ सडक खण्ड, मग्लेन दमौली पोखरा सडक खण्ड र नारायणगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 राचोक चितवन, फोन नम्बर 0656-63-0063, मोबाइल नम्बर 98551-7743। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 41 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा भएको चुनावी हिंसामा झारखण्डमा 5 र काश्मीरमा 1 गरी 6 जनाको मृत्यु भएको छ। हिजो झारखण्डमा मतदान सकेर फर्किँदै गरेका सुरक्षाकर्मीहरू माओवादीले थापेको विद्युतीय धरापमा पर्दा 5 जनाको मृत्यु भएको हो। घटनामा थुप्रै सुरक्षाकर्मी घाइते भएकाले मृतकको संख्या बढ्न सक्ने बताइएको छ। भारतीय माओवादीले निर्वाचनलाई धोका भन्दै बिथुनले चेतावनी दिँदै आएको थियो। यस्तै काश्मीरमा अज्ञात बन्दुकधारीको आक्रमणमा एक मतदान अधिकृत पण्डितको मृत्यु भएको छ। भारतमा हिजो छैटौँ चरणको निर्वाचन अन्तर्गत 11 राज्यका 117 सिटका लागि मतदान भएको थियो। मे 12 मतदान भई 16 तारिकबाट मतगणना गरिने निर्वाचन आयोगले जनाएको छ। भारतीय लोकसभाको 543 सिट मध्ये बहुमतलाई सरकार बनाउने पार्टीले 272 सिट जित्नुपर्ने हुन्छ। आतंककारी गतिविधिमा सहभागी हुनबाट रोक्न ब्रिटेन प्रहरीले त्यहाँका मुस्लिम महिलालाई केन्द्रित गर्दै एक अभियान चलाएको छ। प्रहरीले ब्रिटेनका मुस्लिम महिलालाई आफ्ना नातेदारहरूलाई सियामाचारी द्वन्द्वमा सहभागी हुनबाट रोक्न आग्रह गरेको छ। ब्रिटेन प्रहरीको आतंककारी विरोधी शाखाका अधिकारीहरूका अनुसार यस अभियानले आतंककारी गतिविधिमा सहभागी हुन चाहने आफ्ना नातेदारलाई महिलाहरूले रोक्न सक्ने विश्वास लिएको छ। सियामा राष्ट्रपति बशर अल असादको सरकार विरुद्ध भइरहेको गृह युद्धमा सामेल भएका ब्रिटेन मुस्लिम पुरुषहरू ठूलो संख्यामा मारिएका छन्। यसलाई मध्यनजर गर्दै महिलाहरूलाई यस अभियानमा सहभागी गराउन लागि प्रहरीको भनाइ छ। सिरियामा जारी सरकार विरोधी युद्धमा सहभागी हुन गएका ब्रिटेन मुस्लिमहरू उति मारिने गरेको प्रति बेलायतमा चिन्ता बढेको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ। अपरान्न 4:15 भएपछि हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुनेछ। जारी प्रतियोगितामा दुई खेल खेलेको हैदराबादले दुबईमा हार बेहोर्दै अङ्क तालिकाको पुच्छारमा छ भने हैदराबाद भन्दा एक खेल बढेको खेलको दिल्लीले एकमा जित र दुई खेलमा पराजित हुँदै दुई अङ्कका साथ छैटौं स्थानमा छ। दुबई टोलीले आजको खेल जित्दै अङ्क तालिकामा एक स्थानमा उक्लनेछ। यस्तै आजै बेलुका 8:15 हुने दोस्रो खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्नेछन्। प्रतियोगिताको पहिलो खेलमा हार बिहोरेको चेन्नई त्यसपछि विजय यात्रा जारी राख्ने कोसिसमा छ भने मुम्बई पहिलो जितको खोजीमा रहनेछ। तीन खेल खेलेको चेन्नई तालिकाको दोस्रो स्थानमा तथा चेन्नई भन्दा एक खेल कम खेलेको मुम्बई अङ्कविहीन तालिकाको 7 स्थानमा छ। यसअघि गैराति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 2 रनको रोमाञ्चक तरिकाले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ भने बेङ्गलोर एक स्थान तल सरेको छ। कोलकाताले दिएको 151 रनको लक्ष्य पछ्याएको बेङ्गलोरले निर्धारित ओभरमा 148 रन मात्र बनाएपछि शीर्ष स्थानमा उक्लने बेङ्गलोरको सपना पूरा हुन सकेन। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षक रूपमा एकपटक। संविधान सभा अन्तर्गतका 5 समितिको सभापति चयनका लागि आज मतदान हुँदै व्यवस्थापिका संसदद्वारा सत्यनिर्पण तथा मेलमिलाप आयोग गठन सम्बन्धी विधेयक पारित गर्ने तयारी। पूर्व राजा ज्ञानेन्द्र शाह केही बेरमा चितवन आउँदै पूर्व राजा रानीको स्वागतका लागि पूर्वी चितवनको रत्नगरमा राष्ट्रवादी समूहद्वारा भव्य तयारी। भारतमा भएको चुनावी हिंसामा 6 मृत्यु घटनामा थुप्रै सुरक्षाकर्मी घाइते मृतकको संख्या बढ्न सक्ने आशंका। र इन्डियन प्रिमियर लिग आइपिएलमा आज हैदराबाद र दिल्ली डेयर डेभिल्स तथा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्ने। हवस् त बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए। नमस्कार।